نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمہ آیت نمبر 83 سے. و اور اذ جب اخذنا لیا ہم نے میثاق پختہ عہد پکا وعدہ بنی اسرائیل بنی اسرائیل سے لا تعبدون نہ تم عبادت کرنا الا اللہ سوائے اللہ کے و اور بالوالدین سات والدین کے احسانا احسان کرنا وذی القربى اور قرابت دار والیتاما اور یتیم والمساکین اور مسکین حاجت مند. بریکٹ میں لکھیں کے ساتھ حسن سلوک کرنا. وقولو اور کہنا یا کہو للناسی لوگوں سے حسنا بھلی بات اچھی بات. واقیمو اور قائم کرنا الصلاۃ نماز. وآتو اور دینا الزکات زکات. ثم پھر تولیتم منہ موڑ لیا تم نے الا مگر قلیلاً بہت تھوڑے منکم تم میں سے وانتم اور تم موردون منہ پھیرنے والے ہو. وإذ اور جب اخذنا لیا ہم نے میثاقکم پختہ عہد تم سے لا نہیں تسفکونا تم بہانا دماءکم اپنے خون ولا اور نہ تخرجونا تم نکالنا انفسکم اپنے نفسوں کو من دیارکم اپنے گھروں سے ثم پھر اقررتم اقرار کیا تم نے وانتم اور تم تشہدون تم گواہ ہو ثم پھر انتم تم ہاؤلائی وہ لوگ ہو تقتلونا تم قتل کرتے ہو انفسکم اپنے نفسوں کو اپنے لوگوں کو وتخرجونا اور تم نکالتے ہو فریقاً ایک گروہ کو منکم تم میں سے من دیارہم ان کے گھروں سے تظاہرونا तुम चढ़ाई करते हो। अलैहिम, उन पर, बिल इस्मे, सात गुनाह के, वल उद्वान, और ज्यादती के, व इन, और अगर, यातूकुम, वो आए तुम्हारे पास, उसारा, कैदी बनकर, तुफादूहुम, तुम फिदिया देकर छुड़ाते हो उनको, वा हालांकि हुआ वो मुहर्रमुन, हराम किया गया, अलैकुम, तुम पर, इखराजुहुम, उनका निकालना, आ क्या, फा फिर, तुमिनूना, तुम ईमान लाते हो, बिबादी, सात बाज, या कुछ, अलकिताबी, किताब के, वा और, तकफुरूना, तुम कुफर करते हो, बिबाद, सात बाज के, फा सो, मा क्या, जजाओ, बदला हो, मन जो, यफअलू, करता है, जालिका, ये, मिनकुम, तुम में से, इल्ला, मगर, खिज्यून, रुसवाई है, फिल हयात दुनिया, दुनिया की जिंदगी में, वा और, यौमल कयामती, कयामत के दिन, युरद्दूना, वो फेरे जाएंगे, लौटाए जाएंगे, इला तरफ, अशद, ज्यादा शदीद, ज्यादा सख्त, अल-अजाबी, अजाब के, वा और, मल्लाहू, नहीं है अल्लाह, बिगाफिलिन, गाफिल, अम्मा, उससे जो, तामलून, तुम अमल करते हो, उलाइक अल्लज़ीना, ये वो लोग हैं, इश्तरवू, जिन्होंने खरीदा, अल्हयात अद्दुनिया, दुनिया की जिंदगी को, बिल आखिरती, बदले आखिरत के, फला, सोना, युखफ़फ़ु, हल्का किया जाएगा, अनहुम, उनसे, अल-अज़ाबु, अज़ाब, वला, और ना, हुम, वो, युनसरून, मदद दिए जाएंगे, वलकद, और अलबत्ता तहकीक, आतैना, दी हमने, मूसा, मूसा अलैहिस्सलाम को, अल-किताबा, किताब, वक़फ़ैना, और पै दर पै भेजे हमने, मिन बादिही, उसके बाद, बिर रसुल, कई रसूल, व आतैना, और दी हमने, ईसा इब्न मरियमा, ईसा इब्न मरियम को, अल बय्यिनाति, روشن نشانیاں، وَأَيَّدْنَاهُ، اور تائید کی ہم نے اس کی، بِرُوحِ الْقُدُسِ، سات روح پاک کے، آ کیا سا بھلا کلما جب کبھی، کیا پھر جب کبھی، جاءکم، آیا تمہارے پاس، رسول، ایک رسول، یا کوئی رسول، بما، ساتھ اس کے جو، لا نہ، تہوا، پسند کیا، انفسکم، تمہارے نفسوں نے، استکبرتم، تکبر کیا تم نے، ففریقن، تو ایک گروہ کو، کذبتم، جھٹلایا تم نے، وفریقن، اور ایک گروہ کو، تقتلون، تم قتل کرتے رہے، وقالو، اور انہوں نے کہا، قلوبنا، دل ہمارے، غلف، غلاف میں ہیں، بلکہ، لعنہم اللہ، لعنت کی ان پر اللہ نے، بکفرہم، بوجہ ان کے کفر کے، فقلیلا ما، تو کتنا کم، یؤمنون، وہ ایمان لاتے ہیں، ولما، اور جب، جاءہم، آئی ان کے پاس، کتابن، ایک کتاب، من عند اللہ، اللہ کے پاس سے، مصدقن، تصدیق کرنے والی، لما، واسطے اس کے جو، معہم، ان کے پاس تھی، وکانو، اور تھے وہ، من قبل، اس سے پہلے، یستفتحونا، فتح کی دعائیں کرتے، فتح مانگتے، اللذینہ، ان لوگوں پر، ان لوگوں کے خلاف، کفرو، جنہوں نے کفر کیا، فلما، تو جب، جاءہم، آ گیا ان کے پاس، ما، جو، عرفو، انہوں نے پہچان لیا، کفرو، انہوں نے کفر کیا، انکار کر دیا، بہی اس کا، فلعنت اللہ، تو لعنت ہے اللہ کی، علی الکافرین، کافروں پر، بئس ما، کتنا برا ہے، اشترو، کہ انہوں نے بیچ ڈالا، بہی ساتھ اس کے، یا اس کے بدلے، انفسہم، اپنے نفسوں کو، ان کے، یکفرو، وہ کفر کرتے ہیں، بما، ساتھ اس کے جو، انزل اللہ، نازل کیا اللہ نے، بغین، ضد کی وجہ سے، ان کے، ينزل اللہ، اتارتا ہے اللہ، मिन फजलिही, अपने फजल में से। अला ऊपर, मैं यशाऊ, जिसके चाहता है। मिन इबादिही, अपने बंदों में से। फबाऊ, तो वो पलटे। बिगदबिन, सात गजब के, गुस्से के। अला गजब, ऊपर गजब के। वलिल काफिरीना, और काफिरों के लिए। अजाबुन, अजाब है। मुहीन, रुसवा करने वाला। वा, और इजा, जब। तीला, कहा जाता है। लहुम, वास्ते उनके। आमिनू, ईमान लाओ। बिमा, साथ उसके जो। अनजल अल्लाहु, नाजिल किया अल्लाह ने। कालू, वो कहते हैं। नुमिनो, हम ईमान लाएंगे। बिमा, साथ उसके जो। उनजिला, नाजिल किया गया। अलैना, हम पर। वयकफुरूना, और वो कुफर करते हैं। बिमा, साथ उसके जो। वराअहू, उसके अलावा है, उसके पीछे है। वहुवल हक्कु, हालांकि वो हक है। मुसद्दिकन लिमा, तस्दीक करने वाला है वास्ते उसके जो। माअहुम, उनके पास है। कुल, कह दीजिए। फलिमा, तो क्यों। तक्तुलूना, तुम कत्ल करते रहे हो। अंबिया अल्लाही, अल्लाह के नबियों को। मिन कबलु, इससे पहले। इन कुन तुम, अगर हो तुम। मुमिनीन, ईमान लाने वाले। बस।